अच्छा, ये इसलिए भी हुआ ना, एक मुसीबत ये भी आई हम पर कि आमतौर पर कुरान से ताल्लुक हमारे माशरे के अनपढ़ लोगों ने इख्तियार किया, जिससे एक ओवरऑल इम्प्रेशन ये बन गया कि शायद ये नऊज़ुबिल्लाह अनपढ़ लोगों के पढ़ने की चीज है। हम तो इतने हाईली एजुकेटेड है, हमारे पास तो वक्त ही नहीं, हम तो इतने मसरूफ लोग हैं, हमारे पास कहाँ से वक्त आए कि हम इसको पढ़ते रहे। अच्छा, आज भी आपने देखा होगा लोग आप पर भी, मुझ पर बहुत एतराज करते हैं कि आप पढ़े लिखे लोगों को पढ़ा रही हैं, आप पढ़ाइए अनपढ़ लोगों को, ये तो पहले ही बहुत कुछ जानते हैं, इनको पढ़ाने का क्या फायदा होगा। आप किसी गांव में जाइए, किसी देहात में जाइए, अनपढ़ लोगों को पढ़ाइए ताकि उन बेचारों को कुछ पता चले। ये तो एक फैशन बन गया कि आप पढ़े लिखे लोगों के बीच में बैठ के कुरान पढ़ा रहे हैं। हालांकि हम पढ़े लिखे जानते हैं कि हम कुरान से कितने वाकिफ हैं। ऐसा नहीं है अल्हम्दुलिल्लाह कि गांव और देहात में लोग नहीं पढ़ रहे, अल्लाह का शुक्र है कि वहां भी पढ़ रहे हैं। हमारी एक स्टूडेंट ने सरहद के गांव में स्कूल खोला, जाकर फोर्थ बैच से उन्होंने पढ़ा, तो दो बहनें हैं उनका, आजकल 27वां पारा चल रहा है। और रात उनकी मदर का फोन आया, बहुत जज्बाती हो रही थी, बहुत दुआएं दे रही थी कि मेरी बच्चियां किस काम में लग गई। ये यहाँ से किसी ने स्लिप दी थी मुझे, मैं पेशावर से आपको सुनने आई हूँ और आपको ये बताना पसंद करूंगी, इसी हवाले से जो आप बता रही हैं कि लोग गांव में कुरान पढ़ते हैं। डेरा इस्माइल खान में भी एक गांव बुढ़ियानी है, उसमें भी आपकी इसी तरह के सेट से लफ्जी तर्जमा और तफसीर क्लासेस होती हैं, और आप यकीन करेंगी कि वो लोग जट लोग हैं, यानी बिल्कुल देहाती हैं, लेकिन दीन से इतनी मोहब्बत कि मैं आपको बता नहीं सकती। उनके मर्द भी उनका साथ देते हैं और वो लोग फोर्थ और फिफ्थ क्लासेस तक पढ़े हुए हैं। मैं आपको ये बताना चाह रही हूँ कि आपकी आवाज़ के जरिए अल्लाह का कलाम बहुत दूर तक पहुँच चुका है, उनके दिलों और चेहरों से भी जो दीन की मोहब्बत छलकती है मैंने शायद ही कहीं और देखी होगी। वो लोग दीनी एतबार से हमसे ज़्यादा सिविलाइज लगते हैं। तो बात यह है कि चूंकि हमारे माशरे में जिन लोगों ने दीन पढ़ा, दीनी उलूम पढ़े, वो स्कूल ना गए। अभी आप देखें ना, आपने सुना होगा कि फलां शख्स 9 साल मदरसे में पढ़ा है, सुनते हैं ना, क्या आपको पता है कि उन 9 सालों का सिलेबस क्या है? किसी वक्त मैं इंशाल्लाह आपको दिखाऊंगी। वहां होता यह है कि बच्चे स्कूल नहीं जाते, वो बसा औकात क्लास 1 से शुरू करते हैं, या मसलन प्राइमरी पास लोग जो हैं उस वक्त पढ़ना शुरू करते हैं, 10 साल की उम्र में, 11 साल की उम्र में, और वो बिल्कुल इब्तदाई बेसिक चीजें पढ़ाते पढ़ाते 9 सालों में जाकर वो मुश्किल कुरान भी पढ़ते हैं। और कुछ यह है कि तखस्सुस के दर्जे में पढ़ते भी हैं, लेकिन वो हर एक नहीं पढ़ रहा होता, हर मदरसा गोइंग 9 साल नहीं पढ़ता। जब वो लोग माशरे में दीन पढ़ाने के लिए आए तो नतीजा क्या निकला? पढ़े लिखे लोगों ने उसको एक्सेप्ट नहीं किया, और पढ़े लिखे लोगों ने एक इमेज ये कायम कर लिया कि ये काम हमारा नहीं है। अच्छा, बच्चों के लेवल पर भी आप देखें कि जो बच्चे अब भी मदरसा जाते हैं उनका यूनिफॉर्म क्या है? कमीज शलवार है। जो लोग अंग्रेजी स्कूल जाते हैं उनका यूनिफॉर्म कुछ और है। एक ही घर में दो बच्चे, जो एक मदरसा जाता है और एक वहां जाता है, उनके दरमियान एक चपकला शेख बाहम मुखालफत और एक आपस की जिद और एहसास कमतरी और एहसास बर्तरी है। एहसास बर्तरी किसमें है उन दो में से, जिसका यूनिफॉर्म कुछ और जो अंग्रेजी पढ़ा? क्या ऐसा होना चाहिए था? दुनिया की एक जबान पढ़कर आपके अंदर एहसास बर्तरी आ जाए और एक बच्चा जो अल्लाह का कलाम पढ़ रहा है उसको आप छोटा समझते हैं, हकीर समझते हैं? ऐसा तो नहीं होना चाहिए था ना, लेकिन अमलन ऐसे ही हो रहा है ना। और ये ग्रो किया बच्चों में और अभी भी हो रहा है, ढेरों ढेर हो रहा है यही कुछ। अच्छा, अब यही जब बड़े होते जाएंगे, एक जो है वो महदूद जहन के साथ आगे बढ़ रहा है, हालांकि अल्लाह की किताब तो बहुत जहन खोलती है, लेकिन उसको सिर्फ रटा जा रहा है ना, समझा नहीं जा रहा, उसका आसान यहां नहीं लिया जा रहा। और एक जो है वो दुनिया भर की किताबें इधर उधर की पढ़ रहा है। एक ने सिर्फ लफ्ज पढ़े हैं कुरान के, उसका हक नहीं दिया। एक ने रंगारंग के इल्म पढ़ लिए, अब यहां आके फिर अगले लेवल पर भी इसके अंदर एहसास बर्तरी हो गया, इसके अंदर हाँ उसने पूरी किताब अपने सीने में महफूज कर ली लेकिन उसको कम समझा गया। और उसे मामूली चीज समझा गया, हालांकि ऐसा होना नहीं चाहिए था, लेकिन चूंकि वो एक सोच तंग थी उसकी वजह से ये इम्प्रेशन पड़ गया। अब आप देखें उससे अगले लेवल पर, हायर एजुकेशन के लेवल पर, हाईली इंटेलेक्चुअल जो हैं, जब उनको आप कुरान पढ़ने के लिए कहते हैं तो वो इसको अपनी शान से, अपनी मसरूफियत से, अपने मामूलात में एक बिल्कुल ही अननेसेसरी या गैर जरूरी या मामूली चीज समझते हैं। अच्छा, अब एक और मुश्किल ये हुई कि जो बच्चा दुनिया पढ़ा उसको दुनिया में बड़े ओहदे मिल गए, उसको घर अच्छा मिल गया, उसको दुनिया की सहूलियात मिल गई, और जो बच्चा दीन पढ़ा उसकी जिंदगी में सादगी के नाम पर जो अल्लाह की हलाल जायज दी हुई नेमतें थी वो भी हराम कर दी गई, तुमने ये नहीं खाना, ये नहीं पहनना, ये नहीं करना, ये नहीं करना, उसके नतीजे में जाहिरी जो चीजें बड़ा छोटा करती हैं लोगों को उसमें भी उसको छोटा कर दिया गया। अब नतीजा क्या निकला? नतीजा ये निकला कि हमारे माशरे का एक तबका तकब्बुर में मुबतला हो गया महज दुनिया के इल्म पढ़ के, और दूसरा तबका दीन पढ़कर आसनेहा की तस्वीर ना पेश कर सका, रिएक्शनरी हो गया। खलीज बढ़ती गई, दोनों एक दूसरे के मुकाबिल आ गए। नुकसान किसका हुआ? दीन का हुआ ना। दोनों ही भाई हैं, दोनों ही आपस में एक दूसरे के बसाओ का खूनी भाई और एक ईमानी भाई है, और इंसानी और इस्लामी रिश्ता है हमारा इन सब लोगों से, लेकिन अफसोस कि ये इतनी खलीज वसी हो गई है कि बात बड़ी मुश्किल हो गई। इसीलिए आप देखें कि वो तबका जिसको दुनिया मिली, जो दुनिया पढ़ा, वो तकब्बुर में मुबतला हुआ, अब उसका हाल क्या है कि अगर उसको अल्लाह की कोई आयत सुनाई जाती है, बताई जाती है, इन यरौ कुल्ला आयतिन ला युमिनू बिहा, मानना नहीं चाहते, व इन यरौ सबील रुश्द, और अगर वो देख भी ले हिदायत का रास्ता, ला यत्तखिज़ूहु सबीला, वो उसको अपनी लाइन नहीं बनाते हैं, उसको लाइन ऑफ एक्शन या करियर या अपनी पसंद या अपनी जिंदगी की एक पहचान या आइडेंटिटी नहीं बनाना चाहते, उसको आइडियलाइज नहीं करते, उसके जरिए से नहीं पहचाना जाना चाहते, वो उसको छुपा के रखना चाहते हैं। अगर उनमें से कोई कुछ जानता भी है ना, बहुत से बच्चे हाफिज होते हैं फिर दुनिया में भी बहुत आगे निकल जाते हैं, वो हार्डली किसी को बताना पसंद करते हैं कि हमने हिफ्स भी किया हुआ है, क्योंकि वहां उसकी वैल्यू ही नहीं है? तो वो उसमें शर्मिंदा शर्मिंदा घुटे घुटे हैं। लिहाजा वो दुनियावी एतबार से अगर उनको इस कुरान से कोई रहनुमाई मिल भी सकती है तो वो उसको रहनुमाई लेना ही नहीं चाहते, ला यत्तखिज़ूहु सबीला, उसको अपना सबील या रास्ता नहीं बनाते, वहीं यरौ सबील अलगई, और अगर वो देखते हैं गुमराही का रास्ता, यत्तखिज़ूहु सबीला, खुशी से उसको लेते हैं। जो चीजें अल्लाह के दीन से दूर करने वाली हैं, आपको पता ही है ना माशरे में कौन सी चीजें अल्लाह के दीन से दूर करती हैं हमको, और आज हमारे पढ़े लिखे लोग भाग भाग कर उनको लेते हैं, यत्तखिज़ूहु सबीला, उसको अपना रास्ता बनाने पर, इख्तियार करने पर बहुत फख्र महसूस करते हैं। आज हमारा किबला क्या है? नमाज के लिए किबला है मक्का, वरना किबला कहाँ है हमारा? वेस्ट। चले शुक्र करें कि पाकिस्तान से किबले का रुख भी वेस्ट की तरफ ही है, वो रास्ते में आता है आपके। तो अच्छा, आगे आप देखिए बड़ी जबरदस्त तरीके से आयत का इख्तिताम हो रहा है जालिका। ऐसा क्यों होता है कि वो गुमराही को अपना रास्ता बनाते हैं और हिदायत को अपना रास्ता नहीं बनाना चाहते? बेअन्नहुम कज़्ज़बू बिआयातिना, क्योंकि उन्होंने हमारी निशानियों को या आयात को झुटला दिया। कभी तो अकल के पैमाने पे परखा तो उनको समझ में ना आई बात, उन्होंने कहा नहीं नहीं हम नहीं इसको मानते। कुरान पाक की बहुत सी आयात हमारे ही मुसलमान मुफक्किरीन और बड़े बड़े इंटेलेक्चुअल्स, उन्होंने उनके मीनिंग्स का, उनके मफहूम का इनकार भी किया है। मसलन बाज ने फरिश्तों को नहीं माना, कुछ अभी तक जिन्नात को नहीं मानते, कुछ और बहुत सी चीजों को नहीं मानते। क्यों नहीं मानते? वो कहते हैं ये अकल को नहीं लगती बातें, झुटला देते हैं। تکبر کی وجہ سے، اپنے خاص لائف سٹائل کی وجہ سے، اپنی خاص تھنکنگ کی وجہ سے، اپنی مینٹل اپروچ اور لیول کی وجہ سے وہ ہماری آیات کو جھٹلاتے ہیں. اور ایک اور بڑی وجہ، وَقَانُوا عَنْهَا غَافِلِينَ، وَقَانُوا عَنْهَا غَافِلِينَ، اور وہ ان سے غافل ہیں. غافل کس کو کہتے ہیں؟ غافل کون ہوتا ہے؟ غفلہ کیا ہوتا ہے؟ غفلت کس چیز کا نام؟ بے دھیانی، لا علمی، کسی چیز کے بارے میں بے پرواہی، ان کو پتہ ہی نہیں کہ اس میں ہے کیا. آپ کو پتا ہے کہ بہت سارے ہمارے پڑھے لکھے لوگ، ان کو نہیں پتا قرآن میں کیا ہے. تو پتا ہے؟ اچھا غفلت کس کو کہتے ہیں؟ غفلت کو اگر آپ ڈیفائن کر لیں تو آپ کو بات سمجھ میں آئے گی. آپ دیکھیے کہ دو وجوہات یہاں پتہ چل رہی ہیں، نمبر ایک تکبر، نمبر دو غفلت. حق کے راستے میں رکاوٹ دو طرح سے، تکبر اور غفلت. تکبر یہ میں نہ مانوں، اور غفلت کیا پتہ ہی نہیں. اچھا بسا اوقات تکبر کے پیچھے کیا ہوتا ہے؟ خواہشات نفس. تو جو گمراہی کا راستہ ہوتا ہے نا، اس کے اوپر خواہشات نفس کا پردہ پڑا ہوا ہوتا ہے. اور جو شخص اپنے نفس اور اپنے ماحول کے اثرات سے باہر نہیں نکلتا، یعنی ہمارا جو انوائرمنٹ یا ہمارا جو ماحول ہے، ماحول کس کو کہتے ہیں؟ یہ جو باہر بازار میں ہو رہا ہے یا گھروں میں ہو رہا ہے، یہ ماحول ہے نا جس میں ہم رہتے ہیں، انوائرمنٹ. تو جو شخص اپنے ماحول سے باہر نہیں نکلتا، جو شخص اپنے نفس کی خواہشات کے تقاضے پورے کرنے سے باہر نہیں آتا، اور اپنی اصل آنکھ کھول کر اپنے رب کو نہیں پہچانتا، اس کی کتاب کو نہیں دیکھتا، پھر ان کو سیدھا راستہ نہیں ملتا، پھر ہدایت نہیں ملتی، پھر اسی لیے وہ گمراہی کی طرف نکلتے چلے جاتے ہیں. اچھا ایک اور بات یہ بھی ہوتی ہے نا، تکبر حق میں کیوں رکاوٹ بنتا ہے؟ کیونکہ تکبر کرنے والے صرف انہی چیزوں کو لیا کرتے ہیں جن سے وہ بڑے بن سکیں، جن سے وہ بڑے نظر آ سکیں. یعنی ایک متکبر شخص کی نفسیات کیا ہوتی؟ اس کو صرف اس چیز سے دلچسپی ہوتی ہے جس میں اس کی بڑائی کو ٹھیس نہ لگے، جہاں اس کو اپنی بڑائی قربان کرنی پڑے، جہاں اس کی بڑائی پر کوئی زد پڑے، وہاں وہ کیا کرتا ہے؟ وہ نہیں مانتا، اس چیز کو نہیں لینا چاہتا. تو قرآن پڑھ کر، اللہ کی آیات پڑھ کر بڑائی پہ زد کہاں پڑتی ہے، کچھ پتا ہے آپ کو؟ میرا سوال یہ ہے، متکبر شخص کو قرآن سمجھ کیوں نہیں آتا؟ متکبر شخص قرآن کا راستہ کیوں نہیں اپناتا؟ متکبر شخص گمراہی کے رستے کو آسانی سے کیوں اختیار کر لیتا ہے؟ متکبر شخص کو صرف اس چیز سے دلچسپی ہوتی ہے جس سے اس کی بڑائی کو ٹھیس نہ پہنچے، جہاں متکبر شخص کو اپنی کسی بڑائی پر زد پڑتی نظر آتی ہے، اس چیز میں اس کا کوئی انٹرسٹ نہیں ہوتا، وہ اس چیز کو چھوڑ دیتا ہے. اب آپ دیکھیے، قرآن پڑھنے کے بعد انسان کے اندر عاجزی ضروری ہے. آپ کو نماز پڑھنی پڑے گی، آپ کے کپڑوں کی استری بھی خراب ہوگی، کبھی آپ کا میک اپ بھی خراب ہو سکتا ہے، کبھی آپ کو ایک مخصوص لباس پہننا پڑ سکتا ہے، کبھی اور بہت سی وجوہات ہوتی ہیں، سچ بولنا ہوگا وغیرہ وغیرہ. تو بہت سی جگہوں پر آپ کو اپنے نظریات سیکریفائز کرنے پڑیں گے، پچھلا علم قربان کرنا پڑے گا، اپنا سٹیٹس قربان کرنا پڑے گا، شان اور جو بڑائی ہے وہ قربان کرنی پڑے گی. جیسے ابو جہل کا مسئلہ تھا، ابو لہب کا مسئلہ تھا، تو وہ اس کو نہیں قربان کر سکتے، اپنی سرداری نہیں چھوڑ سکتے تھے، قرآن کو پڑھ کر ان کی سرداری جاتی تھی. تو آج بھی آپ دیکھیں کہ بہت سے لوگوں کو خطرہ یہ ہوتا ہے، قرآن پڑھ لیا نوکری جائے گی، قرآن پڑھ لیا عہدے نہیں ملیں گے، دین پر عمل کیا شادی نہیں ہوگی، وغیرہ وغیرہ. بہت سے خوف لاحق ہوتے ہیں، جس سے پھر وہ اپنی رسوائی محسوس کرتے ہیں، اپنی لہائی محسوس کرتے ہیں اور کمتری محسوس کرتے ہیں. آج بھی آپ دیکھیں گاؤں دیہات میں جو نماز پڑھانے والا شخص ہوتا ہے، اس کو کوئی عزت نہیں دیتے. اچھا آپ نے لفظ مسلی سنا ہے، پنجابی کا لفظ مسلی، کس کے لیے استعمال ہوتا ہے مسلی؟ ایک گاؤں کی سب سے کم تر ذات کا لفظ ہے یہ مسلی. اور آپ کو پتا مسلی کا لفظی معنی کیا ہے عربی میں؟ نماز پڑھنے والا. یعنی یہاں آپ کو شاید یہ بات میری سمجھ میں نہ آئے, اگر آپ پنجاب کے کسی دیہات میں جائیں اور ان سے پوچھیں کہ آپ مسلی کس کو کہتے ہیں, تو وہ آپ کو بتائیں گے کہ وہ لوگ جو دنیاوی اعتبار سے, علم کے اعتبار سے بےچارے انتہائی پسماندہ, یعنی گاؤں کا اگر وہ ذات برادری کو لیں تو جو سب سے زیرو لیول پہ نیچے آتا ہے اس کو مسلی کہتے ہیں, اور نماز پڑھنے والا بھی مسلی. ہوا اصل میں یہ تھا کہ جو زیادہ تر کنورژن ہوئی وہ اسی طبقے میں ہوئی, جو سب سے پسا ہوا مظلوم طبقہ تھا ان کو نجات نظر آئی اسلام میں, تو وہ مسلمان ہوئے. جو مسلمان ہو بھی گئے تو ان بیچاروں کو کسی نے عزت نہیں دی, اور اسی لیے پھر یہ کانسیپٹ اسلام کے ساتھ انہوں نے وابستہ کر لیا. اچھا مجھے یہ بتائیے کہ حضور صلی اللہ علیہ وسلم کے ساتھیوں میں کون لوگ شامل تھے؟ صرف غلام؟ یہی غلط فہمی. ایکچولی ہم پتہ کیا ہوتا ہے, ایک فیکٹ کو جنرلائز کر لیتے ہیں. بلال حبشی اسلام لائے لہذا سب غلام اسلام لائے. یہ ٹھیک ہے کہ ابتدا میں اسلام لانے والوں میں تعداد زیادہ تر مظلوم طبقے کی تھی. کیوں؟ اس لیے کہ مظلوم طبقے کو اس میں اپنے لیے ایک سانس لینے کا موقع ملتا ہے, اس کو ایک اپلفٹ ملتی ہے, حقوق ملتے ہیں, اس کے لیے اٹریکشن ہوتی ہے ایسی چیزوں میں, وہ آگے آ جاتے ہیں. لیکن یہ یاد رکھیے کہ آپ صلی اللہ علیہ وسلم کے جو صحابہ تھے وہ اپنے وقت کے بہت انٹیلیجنٹ ہائیلی ایجوکیٹڈ لوگ تھے. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی اسپیشلٹی کیا تھی کچھ پتا آپ کو؟ یہ میں آپ کے خواص کی اب بات کرنے لگی, جو آپ کے کلوز سرکل ہے اس کی بات کروں گی صرف. جی آپ کا اسپیشل سبجیکٹ کیا تھا؟ علم الانساب. علم الانساب کے ماہر تھے. ہمارے یہاں پہ علم الانساب کی کوئی ویلیو نہیں ہے, عرب معاشرے میں اس شخص کو بہت اعلیٰ مقام تھا جس کو علم الانساب آتا تھا. آپ کو معلوم ہے کہ عربوں کی جو بڑائیوں کی جو لسٹ تھی نا, اس میں یہ تھا کہ کس کو نسب کتنا یاد ہے, حتیٰ کہ وہ اونٹوں کے بھی نسب یاد رکھتے تھے. جی یعنی آج کے دور کی ڈگریاں, جیسے کوئی پی ایچ ڈی ہے کوئی اور اس طرح کے آپ لے سکتے ہیں مختلف ڈگریز کے نام جو ہائر ایجوکیشن میں ہیں, تو اس دور کی ہائر ڈگری ہے ایک علم الانساب کا ماہر ہونا. اچھا حضرت عمر رضی اللہ تعالیٰ عنہ کون تھے؟ 17 پڑھے لکھے لوگوں میں سے ایک تھے جو ماہر تھے شعر اور ادب کے. آپ کو معلوم ہے کہ حضرت عمر کا یہ قول بہت مشہور ہے, ان شعر دیوان العرب اذا البس علیکم شیء من القرآن فلتمسوه فی الشعر, کہ اگر تمہیں قرآن میں سے کوئی بات سمجھ میں نہ آئے تو اسے شعر میں تلاش کرو. عرب شعر میں کیسے اس کو استعمال کیا گیا, دور جاہلیت کی شاعری میں اس کا مفہوم دیکھو. ہم نے جب ماسٹرز میں عربی پڑھی تو اس میں پہلی دفعہ مجھے پتا چلا کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ اتنے انٹلیکچوئل تھے. ادب میں آپ نے کریٹیسزم پڑھا ہے؟ لٹریچر میں تنقید کا سبجیکٹ پڑھا ہے کبھی؟ ادب ہی نہیں پڑھا تو کہاں سے تنقید پڑھی ہوگی. آپ کو معلوم ہے کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ بہت بڑے نقاد تھے شاعری کے. تو عام شخص ناقد اور نقاد نہیں ہوتا کہ وہ کسی چیز کی گہرائیوں میں دیکھ سکتا ہو. حضرت عثمان رضی اللہ تعالیٰ عنہ کون تھے کچھ پتا ہے آپ کو؟ اچھا مدینہ میں سب سے پہلے کنواں کس نے خرید کر دیا تھا؟ اس سے آپ نہیں ڈیڈیوس کر سکتے کہ ان کی مالی حالت, ان کا سٹیٹس کیا تھا معاشرے میں, اور وہ اس کے علاوہ اور بھی کون تھے؟ آپ حضور صلی اللہ علیہ وسلم کے داماد تھے اور آپ کو ذو النورین بھی کہا جاتا ہے. نورین کا مطلب ہوتا ہے دو نور, یعنی آپ کی دو بیٹیاں یکے بعد دیگرے آپ کے نکاح میں آئیں. حضرت عثمان رضی اللہ تعالیٰ عنہ مکہ کے بہت مالدار لوگوں میں, انفلوئنشل لوگوں میں سے تھے, تو معمولی چیز نہیں تھے. اچھا حضرت علی رضی اللہ تعالیٰ عنہ کون تھے؟ علم کا دروازہ تھے. تو آپ کیا سمجھتے ہیں کہ اسلام کی جو ترقی ہوئی بس وہ ہر ایسے ویسے سے ہی ہو گئی؟ اللہ کے فضل سے نبی صلی اللہ علیہ وسلم کو ہائیلی ایجوکیٹڈ انٹلیکچوئل انفلوئنشل لوگ ملے تھے, اس کے ساتھ ساتھ معاشرے کے پسے ہوئے لوگ بھی ساتھ تھے. یعنی اسلام میں ہر ایک کو پلیٹ فارم ملتا ہے. یہ دین صرف ان لوگوں کے لیے نہیں ہے کہ جو دنیا کا کوئی کام نہ کر سکے وہ دین پڑھا کریں, اور جو پڑھے لکھے لوگ ہیں وہ اس کو پڑھنے میں ہتک محسوس کیا کریں کہ نہیں یہ کوئی ہمارے پڑھنے کی چیز ہے. تو ہمیں اپنی ہی سوچ کو بدلنا ہے. مشکل یہ ہے کہ یہ ساری باتیں ہم میں آ گئیں, تنی کہاں سے سرائط کر گئیں, اور اس کی بنیادی وجہ جہالت ہے. ہم نے نہ اسلام کی تاریخ صحیح پڑھی, ना उसको सही तौर पे एनालाइज किया है। अच्छा, आज के दौर में दीन के साथ एक और अजीबो गरीब कॉन्सेप्ट हमारा है कि दीन को हमने सिर्फ बरकतों की चीज बना दिया है। दीन क्या है? बरकत है। हर चीज के साथ बड़े बड़े अलकाबात, खिताबात, गिलाफ और रंग और खुशबू की बहुत सी चीजों में असल को लपेट के छुपा के अंदर कर दिया गया है। हाँ? अब नतीजा क्या निकला कि वो जब तक हम असल तक पहुंचते हैं तो हम थक चुके होते हैं, असल हमारे सामने ही नहीं आ पाती। इससे भी दीन को एक नुकसान हुआ। अच्छा, आज भी आप देखें कि लोगों को अगर आप बरकत की और फजीलत की बातें बताएं ना, नमाज पढ़ने का इतना इतना सवाब है, कलमा का जिक्र इतना पढ़े तो ये आपके फायदे हो जाएंगे, ये आपकी जिंदगी में बरकत आ जाएगी, इतना रिस्क बढ़ जाएगा, इतने रिश्ते हो जाएंगे, ये हो जाएगा, वो हो जाएगा, क्या लोगों में कॉन्सेप्ट दीन का यही नहीं रह गया? यानी कोई दीनदार है फौरन उसके हाथ चूमने शुरू कर देंगे, उससे बरकत लेने लगेंगे, उससे यानी अजीब और गरीब मामला बना दिया गया है। ठीक है, अदब, मोहब्बत, रिस्पेक्ट, हर चीज अपनी अपनी जगह, कुरान की मोहब्बत है, लेकिन हमने क्या किया, कुरान खोलते बंद करते वक्त इतना चूमेंगे कि वो खोलने की बारी कम आएगी, और फिर उसको इतने गिलाफों में लपेटेंगे, इतनी अलमारी हम बंद करेंगे, इतना ऊपर ले जाएंगे कि बार बार कौन स्टूल पे चढ़ के सबसे ऊपर से उतारे, वो खुलती नहीं। ये जो बरकत और फजीलत, ठीक है, ये मौजूद है, ये तो बोनस था, जैसे किसी भी काम में एक बोनस होता है ना, एक इजाफी फायदा, ये तो वो था, लेकिन हमने उसको असल पे ला के रख दिया। अब अगर एक शख्स बोनस के लिए काम किया करे, तनख्वाह ना लिया करे, है? तो ये तो समझदारी की बात तो नहीं। ठीक है, जब आप बहुत मेहनत करते हैं तो कंपनी आपको बोनस देती है, वो एक आपका इजाफी इनाम है, आप कुरान पढ़ते हैं, आपकी जिंदगी में बरकत आती है, ये तो एक इजाफी फायदा है, एक रूहानियत आपको नसीब होती है, लेकिन ये सिर्फ बरकतें और फजीलतें बताने से इंटेलेक्चुअल्स इंस्पायर नहीं होते। एक प्रैक्टिकल इंसान जो है उसको आप नहीं अट्रैक्ट कर सकते जब आप दीन का सिर्फ ये पहलू बताते रहते हैं लोगों को। अच्छा, अब आप देखें कि हमारे मुल्क में ज्यादातर जो दीन की तबलीग का काम होता है या दीन के तबलीग के लिए लिटरेचर इस्तेमाल होता है, ये मेरी दुश्मनी नहीं किसी भी ग्रोह से, अल्हम्दुलिल्लाह सबकी इज्जत है, लेकिन मैं सिर्फ उन मुश्किलात को आपके सामने ला रही हूँ जिसकी बिना पर हम पीछे रह गए। कभी कभी अपना हिसाब भी करना चाहिए बैठ के कि हम दीन में क्यों पीछे रह गए, इतना बेहतरीन दीन, इतना खूबसूरत, हमारे दीन ने तो दुनिया की अकल खोल दी और इस दुनिया को समझने के इतने मौके अता किए, लेकिन हम वो कि वो सब लपेट के दोबारा बरकतों में और खानकाहों में जाके चुप बैठे। तो आप देखिए कि अब भी दीन को सिखाने और पढ़ाने के लिए जो लिटरेचर और जो सिलेबस इस्तेमाल होता है वो चंद मखसूस किताबें हैं, उससे आगे पीछे आपको पढ़ने की इजाजत नहीं होती, ना कोई क्वेश्चन करे, ना कोई चैलेंज करे, ना कोई अपनी कंफ्यूजन दूर करे। ठीक है, एक लेवल तक कुछ लोगों को उससे फायदा हो रहा है, लेकिन उसमें यूनिवर्सैलिटी जो है हमारे दीन की वो खत्म हो गई है। तो हमें उससे भी आगे बढ़कर सोचना है, और ये जो कुरान की आयात थी इनसे फायदा उठाने की जो तौफीक थी वो क्यों छिन गई? सअस्रिफु अन आयाती अल्लज़ीना यतकब्बरून फिल अर्दि बिगैरिल हक, बगैर किसी हक के बड़े बने फिरते हैं, जब कोई भी निशानी देखते मानते ही नहीं, हिदायत का रास्ता देखते उसको अपनाना नहीं चाहते, गुमराही का रास्ता देखते उसे अपना रास्ता समझते हैं, उसे अपनी जिंदगी समझते हैं, उसे अपना एम ऑफ लाइफ समझते हैं। और फिर एक बात है कि जब गुमराही का रास्ता देखते उसकी तरफ दौड़ पड़ते हैं तो उनका इंटेलेक्ट और वो जहानत और वो बड़ी बड़ी बातें कहाँ जाती हैं, उनकी समझदारी का सबूत तो यहीं से पता चल जाता है। यानी एक तरफ अपने आप को बहुत बड़ी चीज समझते हैं कि हमसे ज्यादा अकलमंद कोई नहीं, और दूसरी तरफ जब इंतहाई घटिया रस्तों पर चलते हैं तबाही के, तो बाकी क्या रह जाता है? यानी जितना भी हमारे माशरे में करता धरता लोग हैं वो इसी से तो गाफिल हैं, दुनियावी एतबार से तो बहुत कुछ जानते हैं लेकिन असल हकीकत से गाफिल हैं। क्यों? ज़ालिका बिअन्नहुम कज़्ज़बू बिआयातिना वकानू अन्हा गाफिलीन, आयात से गफलत, आयात से बेपरवाही, आयात से कोई ताल्लुक नहीं। तो ये तकब्बुर का इलाज भी किसमें है, गफलत का इलाज भी किसमें है, इस किताब के अंदर है। यही शिफा है, रहमत है, हिदायत है। इसीलिए आप देखें कि ये जो दो आयतें बजाहिर अलग अलग नजर आ रही है ना आपको, कतबना लहू फिल अलवा और अगली आयत, ये दरअसल दो अलग अलग नहीं है, दोनों एक दूसरे को मुकम्मल कर रही हैं। वल्लज़ीना कज़्ज़बू बिआयातिना वलिक़ाइल आखिरा हबितत आमालुहुम, और वो लोग जिन्होंने हमारी आयात को झुटला दिया और आखिरत की मुलाकात को झुटला दिया, उनके आमाल जाया हो गए। نقصان کس کا ہوا؟ انہی کا. کون سے اعمال ضائع ہو گئے؟ انہوں نے دنیا میں اگر کوئی اچھے کام کیے بھی, آپ دیکھیں نا جو لوگ دنیا میں لگے ہوئے ہیں وہ سب برے کام ہی تو نہیں کر رہے نا, اچھے کام بھی کرتے ہیں کہ نہیں کرتے. پڑھے لکھے لوگ, انٹیلیجنٹ لوگ, معاشرے کی کریم, وہ صرف برائیوں میں تو نہیں لگی ہوئی, کوئی تعمیری کام بھی کرتی ہے نا, تو نہیں کرتی. لیکن یاد رکھیے, آپ دنیا کے لیے اگر آخرت کو بھلا کے تھک رہے ہیں, اگر آخرت سے غافل ہو کر صرف دنیا کے لیے آپ جی رہے ہیں, تو نقصان کیا ہو سکتا ہے؟ آخرت میں وہ اعمال جو اللہ کے لیے نہ کیے گئے ہوں وہ ضائع ہو جائیں گے. والذین کذبوا بآیاتنا ولقاء الآخرة حبطت اعمالهم. کیوں؟ اس لیے کہ موت کے بعد آنے والی دنیا, وہ زندگی صرف ان لوگوں کے لیے ہے جو یأخذوا بأحسنها کرتے ہیں, اور دوسری قسم کے لوگ وہاں اگنور کر دیے جائیں گے, نظر انداز کر دیے جائیں گے, نگلیکٹ کر دیے جائیں گے, جس طرح موجودہ زندگی میں اس دنیا میں انہوں نے اللہ کی بات اور اللہ کی آیات کو اگنور کر رکھا ہے, نگلیکٹ کر رکھا ہے, نظر انداز کر رکھا ہے, اس سے غفلت برت رہے ہیں. یعنی یہ ایک لازمی نتیجہ ہے نا اس بات کا. آج اگر کوئی شخص اللہ کی آیات کے مقابلے میں اپنے آپ کو بڑی چیز سمجھتا ہے کہ نہیں مجھے نہیں ضرورت اس کتاب کو پڑھنے کی, اگر کوئی اپنے آپ کو بڑی چیز سمجھتا ہے اس کے مقابلے میں اور اس سے غفلت اختیار کیے ہوئے وہ اس کو اگنور کر رہا ہے, کہ قیامت کے دن اس کا لازمی نتیجہ یہ نہیں نکلنا چاہیے کہ اس کو بھی اگنور کیا جائے؟ جو آج اس کو توجہ نہیں دیتا, کل اس کو کون توجہ دے گا؟ آج اس سے آپ وفاداری نہیں دکھا رہے, کل آپ کے ساتھ کون وفاداری کرے گا؟ آج آپ اس کو عزت نہیں دے رہے, کل آپ کو عزت کون دے گا؟ لیکن ہم یہ بات بھول چکے ہیں. ہم سمجھتے ہیں کہ شاید دنیا میں بڑا نام پیدا کر لینا ہی اصل کامیابی ہے. اسی لیے اللہ تعالیٰ فرماتے, هل يجزون الا ما كانوا يعملون, نہیں وہ جزا دیے جا رہے مگر وہی نا جو وہ کرتے رہے. یہ سب کچھ کیوں ہو رہا ہے ان کے ساتھ؟ اللہ نے ظلم نہیں کیا ان پر, اصل میں جو انہوں نے کیا تھا اسی کا صلہ پا رہے ہیں. آپ اس کو بلائیں تو اللہ آپ کو نہیں بلائے گا, آپ اس کو چھوٹی چیز سمجھے تو اللہ تعالیٰ آپ کو عزت بخشے گا؟ یہ تو نہیں ہو سکتا نا. آپ اس کو عزت دیں گے, اس کو دل و جان سے عزیز سمجھیں گے, اس کے لیے قربانی کریں گے, تو آپ اللہ کی نگاہ میں عزت و اکرام پائیں گے. وہ علامہ اقبال نے کہا تھا کہ وہ زمانے میں معزز تھے مسلمان ہو کر, اور تم خوار ہوئے تارق قرآن ہو کر. یعنی پہلے زمانے کے مسلمانوں کو کیا عزت نہیں ملی تھی؟ ان کے اندر انٹیلیجنٹ لوگ نہیں تھے, ان کے اندر سائنٹسٹ نہیں تھے, ان کے اندر لیڈرشپ کوالٹیز نہیں تھی, ان کو بڑائی اور عزت نہیں ملی؟ ملی, اور مسلمان بن کے ملی, اللہ کا بندہ بن کے ملی. اور تم خوار ہوئے, یعنی آج کے مسلمان, تارک قرآن ہو کر, اس کتاب کو چھوڑ کر. ہم سمجھتے ہیں اس کتاب کو چھوڑ کر ہمیں دنیا میں عزت مل جائے گی. دیکھ رہے ہیں ہم اپنی عزت, سب کچھ ہوتے ہوئے بھی ہمارا حال کیا ہو رہا ہے؟ کیا عزت اور کیا قوت اور کیا وقت ہے ہماری اس وقت دنیا میں؟ آنکھیں بند کر کے ہم نے ویسٹ کا یہ نظریہ اپنا لیا کہ دین جو ہے وہ دنیا کی ترقی میں رکاوٹ. ہاں, ان کے ہاں جو دین تھا وہ تو رکاوٹ تھا, کیونکہ وہ دین نہیں تھا, دین کے نام پر لوگوں کی من گھڑت باتیں تھیں. تو ہم سب کے لیے اس میں سبق کیا ہے کہ قرآن سے تعلق قائم کریں. کیسا؟ چاہے ہم کچھ بھی پڑھ لکھے ہوں, مجھے تو کچھ نہیں آتا, اللہ تعالیٰ میں نہیں جانتا. آپ اپنے عاجزی کا اظہار کریں گے نا اللہ تعالیٰ کے سامنے, وَاتَّقُوا اللَّهَ وَيُعَلِّمُكُمُ اللَّهُ. اللہ کا تقویٰ آئے گا, اللہ سکھا دے گا. ایک خاص ایٹیٹیوڈ ہوتا ہے نا قرآن کے ساتھ کچھ لوگوں کا, کہ وہ اور چیزوں کو اس کے اوپر حاوی کرنے کی کوشش کرتے رہتے. نہیں, وہ فلاں کا کہنا یہ ہے اور اس کتاب میں یہ ایسے آیا ہے, فلاں فلسفی. اللہ نے افلاطون اور سقراط اور بقراط کو کیوں پیغمبر بنا کے بھیج دیا تھا؟ نبی امی کو کیوں بنایا تھا؟ کیا وجہ؟ اللہ تعالیٰ چاہتے تو ارسطاطل کو نبی نہیں بنا سکتے تھے, اس میں عقل کم تھی, وہاں کیوں نہیں آئی نبوت؟ امی کو کیوں پسند کیا گیا؟ اس میں امی لوگوں کے لیے بڑی خوشخبری ہے. یہ دین صرف پڑھے لکھے لوگوں کے لیے نہیں ہے, یہ اللہ کی کتاب ہر ان پڑھ کے لیے ہے. اللہ تعالیٰ نے ایک مثال قائم کی, خود سے ان کو کچھ نہیں آتا تھا، جو اللہ تعالیٰ نے دیا پورے کا پورا اس کو لیا، اور پوری خوشی سے لیا، پورے ایمان کے ساتھ لیا. تو جو پوری طرح لیتا ہے وہی دینے کے قابل ہوتا ہے پھر آگے، اور جو اس کے مقابلے میں فلسفہ پیش کرتا ہے اور کچھ اور چیزوں کو اس سے اوپر لانے کی کوشش کرتا ہے، پھر وہ محروم کر دیا جاتا ہے اس کے نور سے. یہ جو اس میں آئے تھے نا کہ ہر یجزون الا ما کانوا یعملون، یہ مجھے بہت اسٹرائک کیا اس نے، کہ دنیا میں ہم ہر چیز کو چاہتے ہیں کہ جیسا ہم کام کریں ہمیں اسی کے مطابق اکارڈنگلی ملے، لیکن اللہ تعالیٰ کے ساتھ معاملہ کرنے میں ہم اس میں بھی ڈنڈی مار جاتے ہیں، چاہتے ہیں کہ ہم کچھ نہ کریں وہ ہمیں دے. اور دوسری بات یہ کہ یہ کیسے ہو سکتا ہے کہ نیکی کا بدلہ نیکی کے علاوہ کچھ اور برائی کا بدلہ برائی کے علاوہ کچھ اور. بالکل یوں محسوس ہوتا ہے کہ جب اللہ تعالیٰ نے کسی قوم کو سزا دینی ہوتی ہے نا، تو وہ کوئی آ کے اس کے ہاتھ پیر نہیں توڑتا، اس کے دماغ میں وہ خیالات ڈالتے ہیں جو خود اس کی تباہی کا باعث بنتے ہیں. تو ہماری مسلمانوں کی زوال کی تباہی کا باعث یہ ہے کہ ہم نے بالکل دنیا کو جو ترک کرنے کا تصور اپنا لیا، وہ ڈیٹریشن کی طرف ڈے بائی ڈے جا رہے ہیں. بہت اذیت ہوتی ہے دیکھ کے. کسی نے لکھا ہے یہ آیات مجھے لگا جیسے بالکل آج کل کے حالات اس میں بیان ہو رہے ہیں. جب ہم کسی کو قرآن سننے یا پڑھنے کے لیے بلاتے ہیں تو ان کے پاس پرابلمس کی ایک لمبی لسٹ ہوتی، مگر انہی لوگوں کو جب ہم کسی پارٹی یا گھومنے پھرنے کا پلان بناتے تھے تو پھر وہ بھاگے چلے آتے تھے. پھر تمام ذرائع مینز سب کچھ مل جاتا، کوئی مسائل پیش نہیں آتے تھے. پھر اللہ تعالیٰ نے اصل بیماری بھی پوائنٹ آؤٹ کر دی کہ یہ اللہ کی آیات کی اصل وقت نہیں جانتے، ان کے بارے میں کیئر لیس رویہ ہے، انہیں جاننے کی کوئی ایفرٹ ہی نہیں کرنا چاہتے. وآخر دعوانا ان الحمد للہ رب العالمین. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.